अन्तरिम संविधान 2063 अबको देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हुनेछ भनेर लेखिएको छ। त्यसकारण अब देश संहितातर्फ अगाडि बढिसक्यो। हरेक साता हामी यही संहितासँग जोडिएर आउने विविध विषयवस्तु र यसका मूल विषयहरू बारेमा छलफल गर्दै आइरहेका छौँ। देश संहितामा गइसकेपछि देशको स्वरूप कस्तो हुन्छ, कस्तो हुनुपर्छ, अनि संघीयता नागरिकको जीवनसँग कसरी जोडिन्छ, हामी सबैको चासोको विषय बनेको छ र यही चासोको विषय हामी प्रत्येक साता केलाउँछौँ। आज चाहिँ हामी न्यायपालिका सम्बन्धी कुरा गर्छौँ। संघीय व्यवस्थामा देशको न्यायिक संरचना कस्तो होला, सबैको पहुँचमा छिटो छरितो न्याय कसरी पुग्ला? अहिलेकै अवस्थामा हेर्ने हो भने पनि कल्पनाजी, देशमा तीन तहको न्यायपालिका छ हामीले देख्दै आएको। जिल्ला अदालत, जिल्ला अदालतपछि पुनरावेदन र सर्वोच्च अदालत। जिल्लाले छिन्न नसकेको अथवा त्यहाँ चित्त नबुझेका मुद्दाहरू चाहिँ पुनरावेदनसम्म पुग्छन्, अनि त्यहाँ पनि टुङ्गो लागेन भने सर्वोच्च अदालत यानि कि केन्द्रसम्म आइपुग्छ। यसले गर्दा साना ठुला सबै खाले मुद्दाहरू चाहिँ अहिले सर्वोच्चसम्मै आइपुग्छन्। तर न्याय पाउने कुरामा लामो र झन्झटिलो प्रक्रियाका कारण सधैँ जसो न्याय क्षेत्रबारे गुनासो आइरहेको हुन्छ। अब संघीय व्यवस्थामा गइसकेपछि चाहिँ यस्तो समस्या नआउने खालको न्यायिक संरचनाको सबैले आश गरेका छन्। राजनीतिक दलले यो विषयमा कस्तो गृह कार्य गरे त? अघिल्लो संविधान सभाले तयार पारेको न्याय प्रणाली सम्बन्धी समितिको मस्यौदा पल्टाएर हेर्ने हो भने पनि यसबारे उल्लेख गरिएको छ। हो कल्पनाजी, मैले पनि हेरेँ। त्यहाँ पनि के लेखेको छ भने सबै नागरिकको न्यायमा सहज पहुँच पुर्याउनका लागि स्थानीय तहमा तोकिएको मुद्दा हेर्नका लागि प्रादेशिक कानुनद्वारा व्यवस्था भए बमोजिमको इलाका, नगर अथवा गाउँ स्तरीय अदालत, न्यायिक निकाय वा विवाद मिलाउनका लागि वैकल्पिक उपायद्वारा विवाद समाधान गर्ने निकाय गठन गर्न सकिनेछ भनेर लेखिएको रहेछ। मस्यौदामा थप भनिएको छ, संघीय सर्वोच्च अदालत, प्रदेशमा सर्वोच्च र उच्च अदालत, स्थानीय स्तरमा चाहिँ जिल्ला वा स्थानीय अदालत भनेर तीन तहकै संरचनाको परिकल्पना गरिएको छ। संघीयमा जाने भइसकेपछि पनि तीनवटै तहको परिकल्पना गरिएको रहेछ। मलाई चाहिँ के लाग्यो भने अब अहिलेकै संरचना पनि त्यस्तै छ, अबको नयाँ संरचनामा पनि तीन तहमै जाने भएपछि त्यसमा चाहिँ कसरी सबैको पहुँच पुग्छ, कसरी चाहिँ चाँडै न्याय दिने व्यवस्था गर्न सकिन्छ, के लाग्छ कल्पनाजी? तपाईँको जिज्ञासा अलिकति समाधान हुने खालको एउटा छलफल हामीले अघिल्लो महिना इन्टरनेट फाउन्डेसन नेपालमा गरेका छौँ। गणेशजी, न्याय क्षेत्रका व्यक्ति र राजनीतिक दलका केही व्यक्तिहरूसँग बसेर यसै विषयमा हामीले एउटा छलफल गरेका थियौँ। छलफलमा सहभागी हुनुहुन्थ्यो नेकपा माओवादीका नेता खेमलाल देवकोटा, विश्लेषक तथा अधिवक्ता राधेश्याम अधिकारी, सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार रामकृष्ण तिमिलसेना, पत्रकार बालकृष्ण बस्नेत, अनि कानुनका दुईजना विद्यार्थी राजकुमार उप्रेति र दिलन श्रेष्ठ। कार्यक्रमको सहजीकरण गर्नुभएको थियो राजन पराजुलीले। म सबैभन्दा पहिला कुराकानी सुरु राजेश्याम अधिकारीजीबाट गर्छु। राजेश्यामजी, तपाईँले बुझ्नुभएको र अहिले जति तरिकाले बहस चलिरहेछ, अहिले एकात्मक शासन प्रणालीबाट सङ्घीय शासन प्रणालीमा गइसके पछाडि हाम्रो न्यायपालिकाको संरचनामा के कस्तो फेरबदल आउँछ? यसमा अब सुरुमा हामीहरूले जुन बेलामा छलफल गर्न बस्यौँ, म न्याय प्रणाली सम्बन्धी समितिको सदस्य पनि थिएँ र त्यो सदस्य भएको हैसियतमा मैले त्यहाँ गरेका कुराहरूमा के थियो भन्नुहुन्छ भने एक किसिमको त्यति बेला छलफलमा जाँदाखेरि धेरै जसो कुरा 90-95% कुराहरू मिलिसकेका छन्। त्यस कारण त्यो मिलेकै कुराबाट उठान गर्दाखेरि आजको बहस सार्थक होला भन्ने मलाई लाग्दछ। पहिलो कुरा हामी केमा मिलाएछौँ भन्नुहुन्छ भन्दाखेरि यो मुलुकमा तीन तहको न्यायपालिका हुन्छ भनेर हामी मन्जुर गरेका छौँ। तीन तह भन्नाले सबभन्दा माथि सर्वोच्च अदालतै रहन्छ, त्यसपछि प्रादेशिक अदालत रहन्छ जसलाई हाइकोर्ट भनौँ, उच्च अदालत जे नाम दिँदाखेरि पनि हो, अहिले हामी एपिलेट कोर्ट भने जस्तो चाहिँ प्रदेश प्रदेशमा रहने उच्च अदालत रहन्छन्, त्यसपछि स्थानीय अदालतहरू रहन्छन्। र स्थानीय अदालतभन्दा मुन्तिर पनि एउटा के परिकल्पना गरिएको छ भन्दाखेरि के कस्तो खालको स्थानीय तह हुन्छ भन्ने कुराको स्वीकार नभइसकेका हुनाले त्यो जे मिल्ला त्यही अनुसार हुन्छ भन्ने मानौँ, एउटा कुरा त्यो। यो सँगसँगै संवैधानिक अदालत पनि चाहिन्छ भनेर अर्को पनि एउटा कमिटीले भनेको र यसमा पनि संविधान सभा चाहिँ अदालत चाहिन्छ भनेर भनेको हुनाले गर्दाखेरि त्यसलाई पनि चाहिँ राख्नुपर्छ भन्ने कुरा आयो। तर संविधान सभा अदालतको चाहिँ कार्यक्षेत्र भनेको चाहिँ के हुने, किनभने दुईवटाको चाहिँ एउटा अर्कोमा चाहिँ नायो कार्यक्षेत्र नायो भनेदेखि भोलि झगडा हुन्छ झन्झट हुन्छ भनेर हुनाले त्यसको चाहिँ सीमित कार्यक्षेत्रमा चाहिँ हामीले गरेका छौँ। जस्तो सङ्घ र प्रदेशको बिचमा, प्रदेशको स्थानीय निकायको बिचमा अथवा सङ्घको र स्थानीय निकायको बिचमा यो जुन संहितामा गएपछिका जुन विभिन्न खालका समस्याहरू आउला नि उनीहरूको बिचको चाहिँ विवादहरू आयो भने त्यो विवादलाई मात्रै हेर्ने गरेर सीमाङ्कन गरिरहेछ त्यो विषयमा चाहिँ संवैधानिक अदालतको लागि एउटा कुरा त्यो ख्याल गर्नु पर्यो र दोस्रो कुरा यो सधैँको लागि होइन फेरि भन्ने कुरा स्वीकार गरिरहेछ यो 5 वर्षको लागि मात्रै हुन्छ सुरुका दिनहरूमा यसले जटिलता जे लिएर आउँछ त्यो जटिलतालाई मेटाउनका निम्ति मात्रै चाहिँ यो कामहरू गर्नुपर्छ भनेर चाहिँ यो कुरा भनिएछ यो दोस्रो कुरा अब आउने संविधानले नै के व्यवस्था गर्ने भने जसरी भारतको चाहिँ धारा 226ले जुन व्यवस्था गरेका छ त्यस्तै किसिमले नै हामीले पनि के गर्यौँ भन्दाखेरि सबै किसिमका रिट निवेदनको असाधारण अधिकार क्षेत्र अन्तर्गतका अधिकारहरू पनि त्यो पुनरावेदन तहकै प्रादेशिक अदालतले नै पाउँछ भनेर तय गरेका छौँ। म खिमलाल देवकोटाजीबाट जान्छु। अहिले रायसम अधिकारीज्यूले भनेको र तपाईँ पूर्व सभासद हुनुहुन्थ्यो त्यसमा महत्त्वपूर्ण कानुनी झन्झट निराकरण गर्नका लागि र एकीकृत माओवादीले चाहेको परिकल्पनाको कानुनी व्यवस्थालाई समग्र नेपालकै कानुनी व्यवस्थासँग मिलाउने काममा पनि तपाईँको संवेदनकारी भूमिका रहन्छ जस्तो लाग्छ पार्टीभित्र। अहिले रायसम अधिकारीज्यूले भनेको बाहेक के कुराहरू छन् जुन कुरा तपाईँले सङ्घीय व्यवस्थामा आवश्यक छ? सबभन्दा पहिला त हामीले यो बहसको पृष्ठभूमि के हो भन्ने कुरालाई बडा पटक पटक स्मरण गरिराख्नुपर्छ। त्यो पृष्ठभूमि भनेको मुलुकमा 10 वर्षको जनयुद्ध चल्या थियो, त्यसको आधारमा त्यसको बेसमा चाहिँ 62-63 आन्दोलन चल्या थियो, त्यसपछि 12 बुँदे सहमति हुँदाखेरि केही महत्त्वपूर्ण विषयवस्तुहरूलाई इङ्गित गरिएको थियो जसमा यो नेपाली समाजका समस्याहरू वर्गीय जातीय क्षेत्रीय लिङ्गीय समस्या हुन्, यी समस्यालाई चाहिँ सम्बोधन गर्नका निम्ति राज्यको अग्रगामी पुनर्संरचना गर्नुपर्छ, त्यो गर्ने काम चाहिँ नयाँ संविधान मार्फत गर्नुपर्छ भनिया थियो। त्यो कुरामा सहमति भएपछि शान्ति सम्झौता मार्फत हामी यता आएका हौँ। अब अग्रगामी राज्यको पुनर्संरचना गर्ने भनिसकेपछि राज्यको अङ्ग न्यायपालिका, राज्यका 3 अङ्गमध्येको एउटा महत्त्वपूर्ण अङ्ग न्यायपालिका पनि हो, यसको अग्रगामी पुनर्संरचना भनेको के हो भन्नेबाट चाहिँ हामीले बहस थाल्नुपर्छ। हिजो एकात्मक राज्य, राजतन्त्रात्मक राज्य अनि त्यसपछि एक्सक्लुजनरी राज्य, इन्क्लुजन नभएको राज्य, हिन्दू अधिराज्य, त्यसको बेसमा उभिएको न्यायपालिकाको अग्रगामी पुनर्संरचना कसरी हुन्छ भन्ने बारेमा अघिल्लो संविधान सभाको न्याय प्रणाली समितिले छलफल गर्यो, जुन कुरा राय समितिले अगाडि राख्नु भएको छ त्यसमा धेरै भिन्न छैन, उहाँले भनेकै कुरा ती विषयवस्तु हुन्। खालि एउटा चिज के भने उहाँले पनि त्यो कुरा राख्नु, मैले जोड गरेर भन्न खोजेको कुरा के भने समग्र मुलुकको संरचना चाहिँ सङ्घीय हुन्छ, तर त्यो सङ्घीय मुलुकको त्यो राज्यको 3 अङ्गमध्येको एउटा अङ्ग चाहिँ त्यो सङ्घीय हुँदैन, एकात्मक हुन्छ, यसरी गएको छ। त्यो न्याय प्रणाली समितिबाट त्यसरी आयो, त्यसरी आइसकेपछि पछि चाहिँ विवाद समाधान गर्ने ठाउँमा हामीले छलफल गर्दै जाँदा होइन यो त सङ्घीय कुरा त भएन, यद्यपि त्यसरी नै आएन तर संवैधानिक अदालत जुन चिज हो सङ्घीय राज्यको एउटा फन्डामेन्टल जस्तो बन्न पुग्यो संवैधानिक अदालत। त्यसकारण यो संवैधानिक अदालतले यो सङ्घीय संरचनाको निम्ति पनि यसले सघाउ पुर्याउन सक्छ भन्ने समेत स्प्रिटका आधारमा यी चिजहरू भएका छन्। अब अहिले चाहिँ हामी धेरै पछाडि नफर्किएर सहमतिका निम्ति हामी जहाँ पुगेका छौँ र जहाँ टेकेर फेरि बाँकी कामलाई सम्पन्न गर्नुपर्ने हुन्छ हामी त्यहीँ जान उपयुक्त हुन्छ। अघि तपाईँले भन्ने कुरा यदि मैले सही ढङ्गले बुझेँ भने जिल्ला अदालतले निरूपण गरेको विषयमा यदि कसैले चाहिँ अगाडि जान खोज्यो भने न्याय नपाएको महसुस गर्यो भने ऊ पुनरावेदन जान्छ, त्यो अहिले त्यो पुनरावेदन अदालत भनेको अञ्चलको पुनरावेदन अदालत हुन्छ, त्यो पुनरावेदन अदालतले गरेको निर्णयप्रति कसैलाई चित्त बुझेन भने उसबाट जान्छ। त्यो हिसाबले हेर्दाखेरिमा र भरे आउने चाहिँ सङ्घीय व्यवस्थाभन्दा पछाडि आउने अदालती संरचना छ, यो चाहिँ एकात्मक होइन एकीकृत हो भनेर बुझ्ने हो भने के चाहिँ कुरो फरक छ? त्यस के फरक छ भन्नुहुन्छ भने पहिलो कुरा ख्याल गर्नुपर्छ भने अहिले नेपालको कानुन कस्तो छ, जम्मै केन्द्रीकृत र एकीकृत छ। काठमाडौँबाट जुन चाहिँ संसदले जे बनाउँछ कानुन त्यो कानुन नै अन्तिम हो, कानुन अरू बनाउने निकाय छैन। तर अब आउने दिनहरूमा के हुन्छ भनेदेखि कानुनहरू 2 तहमा 3 तहमा अझ तिन तह भन्दा नि हुन्छ, अब कसरी जान्छ त्यो म जान्दिनँ। स्थानीय निकायमा पनि कानुन बनाउनु दियो भने त्यो छुट्टै बाटो हो, होइन भने पनि कमसेकम यदि 2 तहमा मात्रै कानुन बनाइयो भने पनि प्रादेशिक तहमा बनाइने कानुन जो हिन्दुस्तानमा जसरी बनाइन्छ वा त्यस फेडरल कन्ट्रीहरूमा जसरी बनाइन्छ त्यो कानुन बमोजिमका कुराहरू हेर्दाखेरि तिनको सीमाङ्कन कसरी हुन्छ भन्नुहुन्छ भने सुरुको निकायले गरेका फैसलामाथि तिनै टुङ्गिने सम्भावना बढी हुन्छ। प्रदेशले बनाएको जति उनको अधिकार क्षेत्रभित्र परेका कानुनका कुराहरू छन् त्यो मानेमा यो संघीयतातर्फ लक्षित छ। तपाईँले लामो समय कानुन क्षेत्रमा सेवा गरिसके पछाडि तपाईँलाई पनि एउटा परिवर्तनको अपेक्षा गर्नुभयो होला देशमा। नेपालको एकात्मक शासन व्यवस्थाबाट हामी सङ्घीय शासन व्यवस्थामा गइसकेपछि हाम्रो अदालती संरचना कस्तो भयो भने सबभन्दा उत्तम हुन्छ जस्तो तपाईँलाई लाग्छ? पहिलो संविधान सभाले कतिपय कुराहरूको एउटा चाहिँ नै सहमतिमा पुर्यायो र त्यो स्वामित्व भाव ग्रहण गर्नुपर्दछ भने राधेश्यामजीले र खिमलालजीले पनि भन्नुभयो। मलाई के लाग्छ भने सर्वोच्च अदालतको र प्रादेशिक हाइकोर्ट भनौँ अथवा कोर्ट अफ अपिल भनौँ अथवा त्यो रिजनल कोर्ट भनौँ त्यसको क्षेत्राधिकार संविधानले व्यवस्था गर्नुपर्छ। त्यो बाहेक जिल्ला अदालतको र लोकल कोर्ट्स गाविस र नगरपालिका समेतलाई समेटेर बनाइने कोर्ट्सहरू हुनुपर्छ भन्ने मेरो मान्यता छ। तिनको जुरिसडिक्सन लले क्रिएट गर्नुपर्छ बनाउनु पर्दछ। जुन प्रस्ताव गरेको त्यसमा चाहिँ विशेष अदालतहरू चाहिँ आवश्यकता अनुसार चाहिँ बनाउन सकिनेछ भनेर चाहिँ प्रस्ताव चाहिँ गरेको छ। तर त्यो तपाईँले भने जस्तो प्रदेशमा बन्छ कि बन्दैन केन्द्रमा मात्र बन्छ भन्ने कुरा चाहिँ यो डकुमेन्टले बोल्दैन भनेर भन्नु खोज्नुभयो होइन? हजुर, अब यो कुरो किनभने होइन बाहिला त बाहिला हो तर एउटा के चाहिँ सोच हुन जरुरी छ भने जस्तो अहिले विशेष अदालत काठमाडौँमा छ अब भनिरहेन यही विशेष अदालतले अब सबैको सर्वोच्च अदालतकै जस्तो सेन्ट्रलाइज चाहिँ हेर्ने किसिमको ट्रेन्ड राखेर हुँदैन। एटलिस्ट त्यो चाहिँ नि प्रोभिन्सियल रूपमा यी चाहिन्छ भने यस्ता टाइपका ट्रिब्युनल्सहरूको व्यवस्था गर्न जरुरी हुन्छ भन्ने मेरो भनाइ। अलिकति छलफल गर्नुपर्ने भयो तपाईँले उठाए केही प्रश्न। म बालकृष्ण बस्नेतजीमा जान्छु। बालकृष्णजी, तपाईँले कानुन सम्बन्धी धेरै लेख्नु भएको छ, धेरै बोल्नु भएको छ र तपाईँले देख्दाखेरि अहिलेको संरचनाबाट नयाँ संरचनामा जाँदाखेरि हामीले चाहेको सर्वसाधारण खुसी हुने व्यवस्थाभित्र अहिले भनेका बाहेकहरू केही कुरा समेटिनुपर्ने आवश्यकता छ अथवा अहिले भनेकै कुरामा कुनै कुरालाई विशेष चाहिँ ध्यान दिनुपर्ने आवश्यकता छ तपाईँलाई के लाग्छ? धन्यवाद राजनजी। जहाँसम्म तपाईँको प्रश्न छ सर्वसाधारणले अबको नयाँ संरचनामा कस्तो खालको अपेक्षा गरेका हुन्छन् र कस्तो खालको न्याय प्रणाली हुनुपर्छ भन्नेमा सिधा भाषामा भन्दाखेरि जनताले जति सक्दो चाँडो न्याय दिनु पाएको अनुभूति हुनुपर्छ जुन अहिले छैन। अहिलेको सबैभन्दा ठुलो समस्या के हो भने कानुनहरू पनि पर्याप्त छन्, प्रशस्त छन्, अदालत पनि छ देखिन्छ एक दुई ठाउँमा काहीँ काहीँ भन्दा बाहेक संरचनाहरू पनि छन् तर जनताले न्याय पाएको छैनन्। पाएको छन् असाध्यै ढिलो पाएको छन् र त्यो चाहिँ कतिपयले मृत्यु पर्यन्त पनि पाएका छैनन्। त्यो सिस्टम हटाउनुपर्छ। त्यो त्यसमा चाहिँ हाम्रा कमी कमजोरीहरू छन्, अहिले बहस पनि गर्न सकिन्छ। अब तपाईँलाई एउटा उदाहरणको रूपमा चाहिँ म दिन्छु। कुनै एउटा मानव अंश बन्डाको कुनै एउटा चाहिँ कानुन समातेर कानुनको विषयमा चाहिँ मुद्दा पऱ्यो भने त्यो सर्वोच्च तहसम्म जाँदाखेरि 30 वर्ष लाग्छ। सर्वोच्च तहबाट फैसला भइसकेपछि अर्को कानुनको कुनै एउटा दफा समातेर फेरि जिल्ला तहबाट सुरु हुन्छ। त्यो सिस्टम पनि अहिले छ। अब हाम्रो नयाँ चाहिँ सङ्घीय प्रणालीमा यस्ता खालका कमी कमजोरीहरू राख्ने नराख्ने त्यस्तो चाहिँ प्रावधान टेकेर जान सक्ने अवस्था सिर्जना गर्ने कि नगर्ने, फेरि पनि हामीले कानुन बनाउँला, फेरि पनि अदालतका दुनियाँ तहको कुरा गरौँला तर त्यसै गरी चाहिँ हामीले त्यो ठाउँ छोडिदिउँ भने त जनता त सधैँ अन्यायमा हुन्छन्। दुईवटा व्यवस्थामा त उहाँहरूले पनि कुरा गर्नुभयो, चाँडो हुने खालको संरचनामा पनि हामीले गफ गऱ्यौँ, त्यसपछि आएर कानुनी व्यवस्थालाई जुन तरिकाले गन्जागोल अनुसारै घुमिरहने चक्रबाट कसरी छुटकारा जाने भन्ने कुरामा अलिकति हामी चर्चा त गऱ्यौँ, उहाँले पनि जोड्नुभयो। तपाईँ चाहिँ महँगो भन्नुभयो नि, यसमा अलिकति चिज जोडौँ। यो महँगो भनेको नेपालमा त अहिले तपाईँको चाहिँ कति सानातिना स्थानीय तहसम्मका केस नै फौजदारी लाग्ने, सरकारै बाधी हुने, सरकारले लड्ने भनेर यति धेरै व्यवस्था गरिरहेछ। अब यो महँगो किन भयो? यति धेरै के सरकारले हाम्रो लागि लडिदिन्छ अहिलेकै यो चाहिँ एकात्मक व्यवस्था भने सरकारले लड्छ भने त महँगो नहुनु पर्ने। यसमा चाहिँ भ्रष्टाचार पनि भन्न सकिन्छ, न्यायिक भ्रष्टाचार छ। त्यसमा हामीले जतिसुकै प्रयास गर्दाखेरि पनि न्यूनीकरण त्यो मात्रामा गर्न सकेका छैनौँ, पुरै हट्न सक्दैन, चाहिँ त्यसलाई कम गराउन पर्ने हो। तर हाम्रो अहिलेको व्यवस्थामा चाहिँ न्यायिक भ्रष्टाचारलाई हामीले कम गर्न सकेका छैन। भ्रष्टाचारको कारणले पनि महँगो भन्न खोजेको मैले चाहिँ किनभने भ्रष्टाचार भनेको के? न्यायिक भ्रष्टाचार भनेको विभिन्न चरणमा हुन्छ, त्यो मुद्दा दर्ता गर्दाखेरि पनि हुन्छ, त्यो कर्मचारीको तहमा पनि हुन्छ, त्यो चाहिँ मुद्दा फैसला गर्ने तहमा पनि हुन्छ। न्यायाधीशलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा कुनै पनि रूपमा बुझाएको पनि हुनसक्छ, र त्योभन्दा अगाडिका मुद्दाको प्रोसेसको क्रममा पनि पैसा खर्च गर्नुपर्ने हुन्छ। त्यो चाहिँ तपाईँ कुनै पनि एउटा मुद्दा झेलिरहेको व्यक्तिलाई अदालतको बाहिर गएर भेट्नुहोस् त थाहा हुन्छ भनेपछि त्यो कुरो पनि अन्त्य हुनु पऱ्यो। म यसमा छिर्छु त्यसो भए म दिलन श्रेष्ठजी र राजकुमार उप्रेतजीलाई हामीले पहिलो चरणमा चाहिँ हामीले के कुरा समस्याहरूको अन्त्य खोजिरहेका छौँ सङ्घीय व्यवस्थामा भन्ने प्रश्नलाई छिचल्यौँ। तपाईँलाई लागेको केही तपाईँलाई लागेको विचार केही कुरा छुट्यो अथवा तपाईँलाई केही एक दुईवटा कुराहरू हामीलाई यहाँनिर बुझ्न अझ मैले चाहेको कुरा के भने जस्तै कन्स्टिट्युसनल कोर्टको स्थापना पनि हुनेछ भनेर जुन कुराहरू हामीले गऱ्यौँ त्यसमा कन्स्टिट्युसनल कोर्टको पनि 5 इयर्स टेनर मात्रै हुन्छ भनेर भन्यौँ तर त्यो 5 इयर्सको ड्युरेसनमा पनि अथवा त 5 इयर्सभन्दा अरू बढी ड्युरेसन राखिए भए तापनि सुप्रिम कोर्ट र कन्स्टिट्युसनल कोर्टमा एपेक्स कोर्ट कुन हुने हो एपेक्स लेभलमा कुन हुने हो किनकि यदि प्यारल रूपमा दुईवटा कोर्टको संरचना हुने हो भने त्यसले अभियसली केही न केही कम्प्लिकेसनहरू क्रिएट गर्ला त्यो कम्प्लिकेसनलाई म्यानेज कसरी गर्ने हो यो कुरा म्यानेज गर्ने निकाय कहाँ हो त्यो एउटा बुझ्न चाहन्छु। अर्को कुरा मैले के यहाँ बुझ्न खोजेको भन्दाखेरि स्टेटले पनि विभिन्न लजहरू बनाउने अधिकार पाउँछ भने त्यो लजहरूलाई इन्टरप्रेट गर्ने सुप्रिम निकाय के हुने हो हाइकोर्ट हुने हो हस् मैले तपाईँलाई यहाँनिर रोकेँ दुईवटा कुरा अहिले तपाईँले पहिलो कुरा सोध्नुभयो जसको म अलिकति जवाफ लिने हाल्छु। अब हामीले संवैधानिक अदालत पनि हुन्छ भन्यौँ सर्वोच्च अदालत छँदै नै छ विशेष गरी दुईवटा प्रदेशहरूका बिचमा हुने विवाद बहुप्रदेशहरूमा हुने विवादलाई चाहिँ संवैधानिक अदालतले निरूपण गर्छ भन्ने खालको समझदारी सहमति भएको छ भनेर तपाईँहरूलाई कुरा गर्नुभयो। अहिले दिलनजीले सोधेको प्रश्नको हिसाबले कुरा गर्ने हो भने सर्वोच्च नै उठाएको विषयमा संवैधानिक अदालत ठुलो हो कि सर्वोच्च ठुलो हो कि के हो भन्ने कुराको चाहिँ निर्गुल कसरी हुन्छ भन्ने कुरा मलाई चाहिँ तपाईँले जवाब दिनुभयो। अहिले रायसामजीले भन्नुभएको थियो सर्वोच्च अदालतकै प्रधान न्यायाधीश संवैधानिक अदालतको पनि प्रमुख हुन्छ भए तापनि अब यसमा उसो निचो भन्दा पनि हामीले बुझ्नुपर्ने कुरा के छ भने सर्वोच्च अदालत भने चाहिँ नामैले पनि नेपालको सबभन्दा माथिको एपेक्स कोर्ट भनेको सर्वोच्च अदालत नै हुन्छ भनेर हामीले स्वीकार गरेका छौँ नम्बर एक। अब रह्यो कन्स्टिट्युसनल कोर्टको उहाँ यतापट्टि प्रधान न्यायाधीश भनिन्छ भने उतापट्टि अध्यक्ष भनेर राखेका छौँ त अध्यक्षता कसले गर्छ भन्दाखेरि फेरि उही प्रधान न्यायाधीशले एउटै व्यक्तिले दुईतिर अध्यक्षता गर्ने हो र संवैधानिक अदालतको न्यायाधीश हुने योग्यता र सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पनि एकै छन् त्यस कारणले गर्दाखेरि यिनीहरू वास्तवमा एक हिसाबले समानान्तर भए पनि एपेक्स कोर्ट अब तपाईँको अब मर्यादा क्रम भन्नुपर्दाखेरि मर्यादा क्रममा सर्वोच्च अदालतै रहन्छ भनेपछि सर्वोच्च अदालतकै जस्तै न्यायाधीशहरूको एउटा व्यवस्था संवैधानिक अदालत हुने भयो त्यसको प्रमुख पनि सर्वोच्च अदालतकै न्यायाधीश हुने भयो भनेपछि त्यो 5 वर्षसम्मका लागि भनेर हेर्दाखेरि कतै 5 वर्षसम्म सङ्घीय व्यवस्था टिकिरहनका लागि सुरुका केही अवस्थाहरूमा अलिक बढी विवादहरू आउला नि जसले गर्दाखेरि सर्वोच्च अदालतलाई चाहिँ धेरै दबाब होला भनेर संवैधानिक अदालत परिकल्पना गरिएको हो। यसको दुईवटा कुरा हो सबभन्दा पहिला त संवैधानिक अदालत किन चाहिने हो भन्दा संविधानको व्याख्या गर्ने कुराको निम्ति भनिए हो किनभने हाम्रो सुप्रिम कोर्टको हिस्ट्री हेर्नुभयो भने पोलिटिक्समा गडबड कहाँबाट सुरु भएको छ भने अदालतको व्याख्याका कारणले गडबड सुरु भएको छ त्यसकारण त्यो व्याख्या सुप्रिम कोर्टले होइन कन्स्टिट्युसनल कोर्टले गर्नुपर्छ कन्स्टिट्युसनल एक्सपर्टहरूले गर्नुपर्छ भनेर भने एउटा दोस्रो कुरा चाहिँ त्यो कन्स्टिट्युसनल कोर्टमा जाने न्यायाधीशहरू चाहिँ के हुन्छन् भने सुप्रिम कोर्टमा जाने सरह नै योग्यता त हो नै तर एडिसनल योग्यता के राखिएको भने संविधानमा दखल संविधान संवैधानिक इस्युमा दखलता भन्ने सुप्रिम कोर्टमा आउनका निम्ति रेगुलर रूपमा जेनरल रूपमा जे योग्यता तोकिएका छन् त्योभन्दा संवैधानिक हिसाबमा अलिअलि दखल राख्ने विशेषज्ञ भन्ने कुरा राखिएको छ दोस्रो। तेस्रो कुरा चाहिँ यसको जिम्मेवारी के हो भन्ने कुराका निम्ति एउटा त मैले संविधान कानुनको व्याख्याको प्रश्नको कुरा गरेँ दोस्रो चाहिँ प्रदेश बिचको प्रदेश र केन्द्र बिचको विवादको कुरा गरेँ यो किन चाहिन्छ भन्दाखेरि हामी सङ्घीय संरचनामा जाँदैछौँ जाँदै गर्दा सुप्रिम कोर्टको त्यही व्याख्या त्यही संरचनाले पुग्दैन भन्ने कारणले यो गर्न खोजिएको हो त्यस कारण अब कुन चाहिँ इफेक्ट हुन्छ भन्दा संरचनाको हिसाबले त राजेश्यामजीले अघि भन्नुभयो तर कन्टेन्टका हिसाबले कुरा गर्दा कन्स्टिट्युसनल कोर्टले गरेको निर्णय सुप्रिम कोर्ट जाँदैन हेर्नुहोस् है निर्णयका हिसाबले त्यो कन्स्टिट्युसनल कोर्टलाई जे जिम्मेवारी तोकिएको थियो उसले गरेको फैसला अन्तिम हुन्छ। अहिले सुनाल देवकोटाजीले भनेको कुरालाई मैले ठ्याक्कै लिएँ भने क्षमताका हिसाबले अनि चाहिने क्यापासिटीका हिसाबले चाहिँ संवैधानिक अदालतमा विशेष चाहियो त्यहाँ गरेको निर्णय फेरि सुप्रिम कोर्ट जान नपाउने अनि सबैभन्दा उच्च न्यायिक निकाय चाहिँ सर्वोच्च अदालत हुने भनेर भन्यो भने मैले गलत लिएँ कि कसो नबुझेँ? यसमा मैले अलिकति प्रश्न पारौँ, यो अलिक विशेषज्ञता भएको अदालत जस्तो लाग्यो क्या मलाई। यसमा अलिकति अलिनुपर्ने कारण मलाई किन छैन जस्तो लाग्छ भने, जस्तो संवैधानिक अदालतमा चाहिँ पहिलो कुरो परदेश बिचको विवाद आयो भने यो अरू सामान्य मुद्दा चल्ने अदालतमा भन्दा यो छुट्टै संवैधानिक अदालतमा हेर्नुपर्छ, ताकि चाँडो निरूपण होस् भन्ने पहिलो। दोस्रो, संविधान सम्बन्धीकै विवादमा चाहिँ अहिले के भइरहेको दिन्छ भने सर्वोच्चलाई सबै कुरो त्यहाँ पुगेको छ, सबै खालका माना चमलको मुद्दा पनि सर्वोच्चमा पुगेको छ। संविधानका धाराका विवादमा पनि के हो त 126 को व्याख्या गर्नु पर्यो भने पनि, धारा 126 को व्याख्या गर्नु पर्यो भने सर्वोच्च अदालत पुगेको छ। यसले गर्दाखेरि सर्वोच्च अदालतको जुन ठुलो दायित्व हो नि, चाहिँ असाधारण अधिकार क्षेत्र बोकेर बसेको छ, त्यो दायित्व वहन गर्ने क्रममा चाहिँ ढिला सुस्ती भएको छ, अल्मल लिएको छ। एउटा कुरो, जनशक्तिको हिसाबले पनि धेरै खालको न्यायाधीश हुन सक्छ नि त, मुलुक ऐन र कुनै एउटा चाहिँ देवानी मुद्दामा विशेषज्ञ भएको न्यायाधीश पनि हुनसक्छ, उसको अध्ययन उसको अनुभवको आधारले। कोही संवैधानिक कानुनमै चाहिँ पिएचडी गरेर दुई दुईवटा डिग्री पढेर त्यही खालको मुद्दा मात्रै हेरेर एउटा चाहिँ अनुभव बटुलेको हुनसक्छ, त्यस्ता न्यायाधीशहरू चाहिँ बेग्लै त्यो संवैधानिक अदालतमा राख्नुपर्छ भन्ने हो। यसको अर्थ क्षमतामा तलमाथि होइन कि, कोही प्रश्नचिन्ह उठाउने होइन कि, जो मान्छेको जुन योग्यता छ, जुन खालको चाहिँ अनुभव छ, त्यस्ता मान्छेहरू संवैधानिक अदालतमा पठाउनुपर्छ भन्ने हो। त्यही डक्टर खोज्ने भन्ने हो, यसमा अल्मलिनु हुँदैन। अर्को कुरो भनेको, संवैधानिक अदालतले गरेको मुद्दा त्यहाँ पुग्ने मुद्दाको हकमा संवैधानिक अदालतकै निर्णय अन्तिम हुन्छ, तर त्यसको हेड पनि प्रधान न्यायाधीश हुने भएको हुनाले त्यसमा चाहिँ खासै त्यस्तो विवाद गरिनुपर्छ जस्तो मलाई चाहिँ लाग्दैन। प्रश्न गरौँ, हो के भन्नुहुन्छ भने, संवैधानिक अदालतको कार्यक्षेत्र भनेको सुरुमा जे जस्तो रूपमा उठान भए पनि अहिले अन्तिममा सहमतिमा आइपुगेको ठाउँ भनेको के हो भन्नुहुन्छ भने, संवैधानिक अदालतको कार्यक्षेत्र भनेको सङ्घ र प्रदेश, प्रदेश र स्थानीय निकाय, र सङ्घको र स्थानीय निकायको बिचको विवाद मात्रै सीमित गरेका छ र सीमाङ्कन गरेका छ। त्यस सम्बन्धी आउने जति जुनसुकै जटिलतालाई पनि फुकाउने काम यिनले 5 वर्षसम्म गर्ने हो, होइन अहिले आजको दिनमा भएको सहमति यो हो। अब त्यसबाहेकका जति पनि संवैधानिक व्याख्याहरूको कुराहरू छन् ती सम्पूर्ण अरू कुरा, यो फेरि यो क्षेत्राधिकार, अहि खिमलालजीले भन्नुभएको कुरा ठिक हो, यो क्षेत्राधिकारभित्रको विषयवस्तुमा सर्वोच्च अदालत प्रवेश गर्दैन, यो नै अन्तिम हुन्छ। अहिले हामी कार्यक्रम संघीयता सङ्गालोमा संघीय नेपालमा न्यायिक संरचना कस्तो हुन्छ भन्ने विषयमा छलफल गरिरहेका छौँ। देशभरका 50 भन्दा बढी रेडियो स्टेसन र अनलाइनमा www.afn.org.np यो कार्यक्रम प्रसारण भइरहेको छ। अहिलेको न्यायिक संरचनाको स्थिति र समस्यासँगै अघिल्लो संविधान सभामा प्रस्तावित न्यायपालिकाको संरचनाका कुराहरूबारे हामीले अहिले भर्खरै छलफलमा सुनिसकेका छौँ। यो न्यायपालिकाबाट हुने काम कारवाही पनि संविधान र कानुन अनुकूल हुनुपर्छ भनेर धेरै पनि देखाइरहेको कुरा हो, धेरै नै त्यो आश पनि राख्छन्। त्यसैले न्यायपालिकाबाट न्याय निरूपणको काम गर्दा अथवा व्याख्या गर्दा संविधान, कानुन अथवा न्यायका मान्य सिद्धान्तहरू बमोजिमले गर्नुपर्छ भन्ने कुरा अहिले यो कुराबाट प्रष्ट भयो। मुलुकको एकात्मक शासन प्रणालीका कारण राज्य व्यवस्थामा पहुँच नपुगेर पिछडिएका अनि तिरस्कृत भएका वर्ग क्षेत्रलाई ससम्मान उनीहरूको पहिचान दिलाउन र राज्यको संयन्त्रमा उनीहरूको प्रतिनिधित्व सहितको अधिकारलाई सुनिश्चित गर्न संघीय शासन प्रणाली अनिवार्य भएकोमा हामी सबै एकमत नै छौँ। ठ्याक्कै यो छलफल सुनिरहँदाखेरि कल्पनाजी मलाई पनि त्यस्तै लाग्यो, संघीय प्रणालीमा स्थानीय अदालतको अधिकारबारे चाहिँ अझै प्रश्न हुन जरुरी नै छ। यो छलफल सुनिसकेपछि पनि धेरैले महसुस गर्नुभयो होला, तर छलफलमै उठाएको कुरा चाहिँ के भने, अहिलेको जिल्ला जस्तै स्थानीय अदालत अनि त्यसै गरी प्रादेशिक अदालत र केन्द्रको अदालत अथवा सर्वोच्च अदालत, यो सबैको आफ्नो आफ्नो क्षेत्र अधिकार चाहिँ विभाजन गरिएको छ, अथवा पछि संघीय नेपालमा उनीहरूको कार्यक्षेत्र यो हुनेछ भनेर निर्कल गरिसकेको रहेछ। भनेपछि गणेशजी, अधिकारको कुरा गर्ने हो भने स्थानीय सरकारसँग बढी हुने भयो, जसले गर्दाखेरि दूर दराजका मानिसहरू काठमाडौँकै सर्वोच्च अदालतसम्म न्याय पाउनका लागि धाउने शास्ति पनि कम हुने भयो, जुन चाहिँ संघीय संरचनाको मुख्य गुण नै त्यही हो। कसरी सम्भव छ त कल्पनाजी यो? जस्तो फेरि पनि 3 तहकै अदालतको परिकल्पना गरिएको छ, अनि त्यसमाथि न्यायपालिकामा अहिले पनि बेला बेलामा भ्रष्टाचारको कुराहरू उठिरहेको हुन्छ, यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ? अब यो तपाईँको जिज्ञासाको जवाब चाहिँ हाम्रो यो छलफलको बाँकी अंशमै सुन्नु पर्ला गणेशजी। अहिले जुन तरिकाले सर्वोच्च अदालतकै मिसयुज सकेसम्म घुमिरहने जुन चक्र छ त्यसलाई अन्त्य गर्नुपर्छ भनेर भन्नुभयो। अब मैले भन्दा एउटा साधारण अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार न्यायको हिसाबले हेर्ने हो भने, मान्छेले आफूले न्याय नपाएको महसुस गरिसकेपछि उसले अर्को ठाउँमा जाने अधिकार त उसलाई स्वतः नै रहन्छ। त्यो हिसाबले हेर्ने हो भने प्रदेशले निरूपण गरिसकेको विषय चाहिँ त्यहाँबाट अन्त जानु पर्दैन, त्यो नै अन्तिम हो भनेर पहिले तोकिदिनु पर्यो, अब जनरली कुरो के हो भने संविधानमा लेख्ने कुरो पर्सपेक्टिभबाट हेर्ने हो भने धेरै थोरै लेख्ने हो, बाँकी कुरो कानुनले बनाउने कुरा हो। तर जहाँसम्म छ प्रिन्सिपल्ली एकता पुनरावलम्बन अधिकारको रूपमा राख्ने, कहिले कहिले दुईटा पुनरावलम्बन लाग्ने, तिनवटा पुनरावलम्बन लाग्ने पनि कहीँ देशका इभन हाम्रो देशका पुराना अभ्यासहरू छन्। अब के ठिक हो जस्तो लाग्छ भने, जस्तो प्रदेशको जिल्ला अदालतले मुद्दा छिन्यो भने त्यहाँको चाहिने हाइकोर्टले अथवा चाहिने प्रादेशिक प्रोभिन्सियल कोर्टले त्यसको अपिल सुनेर हेरिसकेपछि से 95% अफ द केसेस त्यहाँबाट अन्त हुनुपर्छ। अब म लोकल कोर्ट पनि भनेको थिएँ, लोकल कोर्टले हेऱ्यो होइन, लोकल कोर्टले हेऱ्यो भने जिल्ला अदालतमा त्यसको पुनरावलम्बन जिल्लाबाट त्यो टुङ्गिने, त्यो चाहिँ फेरि माथि माथि गएर तह बढाउँदैमा न्याय हुन्छ भन्ने जरुरी छैन, न्यायाधीशको इफिसियन्सी बढाउनु पर्छ। एक तह अपिल अहिले तपाईँले भने जस्तो राइटको रूपमा राख्ने, दोस्रो तहको अपिल चाहिने एक्सेप्सनल भेरी सिरियस सिचुएसनमा मात्र दिने, त्यो कानुनले यो कुरो सिरियस हो, यो कुरामा यहाँ पुनरावलम्बन लाग्छ। जस्तो सेन्ट्रल सुप्रिम कोर्टमा प्रादेशिक क्षेत्राधिकार अन्तर्गतको धेरै मुद्दा एज ए म्याटर अफ अपिल आउने बनाउने व्यक्त हुँदैन, त्यसको चाहिँ स्क्रिनिङ व्यवस्था लिपबाट आउने व्यवस्था राखे पुग्छ। राधेश्यामजी, अर्को अघि उहाँ हाम्रो दिनदिन सुन्नुभएको दोस्रो प्रश्न छिरिहाले म अहिले हामी जुन विषयमा कुरा गरिरहेछौँ, भोलि प्रदेश र प्रदेश बिचमा प्रदेश र प्रदेश बिचकै कानुनहरू बाजी, त्यही कानुनका आधारमा प्रादेशिक अदालतले नै निर्णयहरू टुङ्ग्याइसकेको अवस्था जस्ता खालका जटिलताहरू आए भने त्यो कुरालाई चाहिँ कसरी निरूपण हुन्छ भन्ने तहमा पनि हामी प्रष्ट भइसकेको अवस्था हो कि त्यो चाहिँ भोलि पछाडि बन्ने कुरा हो? छलफलमा आइकन त्यो स्पष्ट चाहिँ स्पष्ट भएको हो। यसमा दुईटा पाटोबाट हेर्नुपर्छ, सङ्घ प्रदेश र चाहिँ के छ भने स्थानीय तहको बिचको कुरालाई लिएर बनेका कानुनहरूमा त्यस किसिमको विभिन्नता आयो भने त्यो अहिलेको अवस्थामा संविधान सभा अदालतले हेर्ने भनिया हो। त्यस्ता किसिमका जुनसुकै विवादहरू आयो भने पनि त्यो चाहिँ असमान किसिमका कुराहरू कानुनहरू आयो भने एक मिलान त गर्नु पऱ्यो नि त, त्यो कसले गर्ने भन्दाखेरि त्यो चाहिँ संविधान सभा अदालतले गर्ने हो। त्यस बाहेकका अरू कुराहरूको सम्बन्ध पनि सर्वोच्च अदालतले नै त्यसमा व्याख्या गर्नुपर्छ। दुईवटा प्रदेशका दुई किसिमका कानुनहरू भए, दुई किसिमका व्याख्याहरू भए, दुई किसिमका चाहिँ टुङ्गो नलाग्ने कुराहरू भयो भने त्यो चाहिँ सर्वोच्च अदालतको क्षेत्राधिकारभित्र पर्छ भनेको छ एउटा कुरा। अनि अर्को एउटा कुरा चाहिँ के छ भने अहिले एकीकृत र एकात्मकताको अन्तर भनेको चाहिँ अलिक म यसलाई पनि ख्याल गर्नुपर्ने कुरा के छ भने, अहिले पनि यो मुलुक प्रशासनिक रूपमा जोडिए पनि अरू अन्य सम्पूर्ण आधारहरू चाहिँ के छ भने हाम्रो राष्ट्रिय मूल आधार एउटै भइसकेको छैन भन्ने जुन कुराहरू भइराखेका छ त्यसलाई पनि ध्यानमा राखेर हामीले अहिले एकीकृत बनाउन खोजेका हौँ यो कोर्ट सिस्टमलाई। जस्तो भनौँ न, सीमाङ्कन गर्ने भनेर अहिले रजिस्टर साहबले भन्नुभयो, हाम्रो रामकृष्ण साहबले भन्नु, तर कस्तो छ भन्नुहुन्छ भने मैले आफैले बिहोरेको कुरा के भन्नुहुन्छ भने डोटिल डडेलधुरा दार्चुला जो कर्णाली पारेका मान्छेहरू अथवा दूर क्षेत्रका मान्छेहरूको चाहिँ उनीहरू यहाँ काठमाडौँसँग जोडिने भनेको एउटा आधार, नेपालको राष्ट्रिय धारामा जोडिने भनेको आधार अदालत हो। कसरी भन्नुहुन्छ भने कि उनीहरूको चाहिँ सम्पत्ति सम्बन्धी हकको लिएर यहाँसम्म आइपुग्छन् कि चाहिँ उनीहरूको चाहिँ व्यक्तिगत स्वतन्त्रताको रूपमा चाहिँ उनीहरू यहाँ आइपुग्ने हो। अब त्यो दुइटै कुरामा तपाईँले के छ भने सेन्टरसँग चाहिँ छिन्न भिन्न बनाइदिनु भयो र तपाईँको त्यसलाई कुनै पनि निकास हुने ठाउँ यहाँ देखाइदिनु भएन भने तपाईँको चाहिँ नेसनल इन्टिग्रेसन गर्ने प्रोसेसलाई चाहिँ धेरै नै ठुलो चाहिँ धक्का पर्नु सक्छ। त्यस कारणले गर्दाखेरि के छ भने यसलाई खालि एउटा मात्रै एङ्गलबाट हेरेर हुँदैन, हाम्रो अहिलेको लेभलमा स्तर छ त्यो स्तरलाई भोलि आवश्यक नपर्ला अरू मुलुकको हेरेर हामीले गरेर हुँदैन। हाम्रो मुलुकको चाहिँ जुन काहीँ नुनको माग, काहीँ चाहिँ कम्प्युटरको माग, काहीँ बैलगाडा, काहीँ तपाईँ के छ भन्नुहुन्छ भनेदेखि ट्विन, काहीँ हेलिकप्टर, अब यी हाम्रो मुलुकको विविधता जुन छ नि त्यो विविधतालाई तपाईँको एक ठाउँमा जोड्नको निम्ति एउटा राष्ट्रिय मूलधारामा ल्याउने ठाउँ भनेको अदालत पनि हुनसक्छ। त्यस कारणले गर्दाखेरि त्यो अदालतको त्यो एकाङ्गी चिन्तन गरेर खालि थ्योरिटिकल पार्टमा मात्रै हामी गयो भने त्यसले जस्तै नोक्सान पनि पुऱ्याउन सक्छ। त्यसै कारणले मैले अघिदेखि जोड दिएको के भने हाम्रो ढाँचा एकीकृत ढाँचा बनाउनु पर्ने अवस्था छ। अब डोटीको मान्छेहरूको सम्पत्ति सर्वस्व भनेकै त्यो बानोले घेरिएको जग्गा हो, अरू केही पनि छैन तिनीहरूसँग। हाम्रो यहाँको प्याटेन्टदेखि लिएर हरेक किसिमको कुराहरू आइसक्यो, स्तरहरू हेर्नुहोस् न, काठमाडौँको मान्छेलाई हेर्दाखेरि उहाँ डाक्टर भनेको कुरो त ठिक, डोटीको मान्छेलाई काठमाडौँसँग जोड्ने हो भनेदेखि त्यो बान्नुको कुरा पनि विचार गरिदिनु पऱ्यो नि त, किन सम्पत्ति भनेको चिजै त्यसको त्यही छ। एकीकृत न्याय प्रणालीले गर्न सक्ने कुराहरू जति सुधारहरू गर्नुपर्छ त्यो गरौँ, डाक्टरले भने बिचको बाटो खोज्नुपर्छ होला। दुईवटा कुरा छ, एउटा मानसिकता र एउटा आशंका के छ भने प्रदेशसम्म चाहिँ लडाइँ भयो त्योभन्दा तल भएन कि भन्ने यो मानसिकता र आशंका मात्रै हो भन्छु म, डकुमेन्टमा त्यस्तो छैन भन्ने कुरा चाहिँ म प्रमाणित कसरी गर्न सक्छु भने जस्तो राजस्व बाँडफाँड प्राकृतिक स्रोत साधन त राजस्व बाँडफाँड समितिले तिनवटा लिस्ट बनायो, केन्द्रको लिस्ट बनायो, प्रदेशको लिस्ट बनायो, लोकलको लिस्ट बनायो, कन्करेन्ट लिस्ट पनि बनायो। यो कमिटीले, न्याय प्रणाली समितिले पनि स्थानीय अदालत भन्यो, त्योभन्दा तल पनि हुन सक्छन् है भन्यो। त्यसपछि शासकीय स्वरूप समिति र व्यवस्थापिकाले के भन्यो भने तिनटै तहको लेजिस्लेचर हुन्छ है, लेजिस्लेचर पनि हुन्छ, लोकल लेभलमा पनि कानुन बनाउने अधिकार दिइन्छ भन्यो। अहिलेसम्म भएको सहमतै भएको कुरा हो, फाइनल हुने कुरा त गरौँला। त्यसो भएको हुनाले मेरो विचारमा के भने तिनटै तहमा जाने कुरामा अहिलेसम्म सहमति पनि भएको छ, सबै कमिटीबाट रिपोर्ट पनि आएको छ। नमस्कार, म राजकुमार उप्रेती, कानुनको विद्यार्थी। यो कानुन बनाउने अधिकार भन्ने सन्दर्भमा एउटा प्रश्न जोड्न मन लाग्यो मलाई। यो सर्वोच्च अदालतलाई मात्र अहिले नजिर एउटा जसलाई चाहिँ हामीले कानुनको विशेष स्रोतको रूपमा लिन्छौँ र चाहिँ अब यो सङ्घीय संरचनामा गएर अदालतको यो थ्री टायर अफ कोर्ट सिस्टममा हामी जाँदाखेरि यो प्रोभिन्सियल हाइकोर्ट यसले तय गरेको नजिरले चाहिँ सर्वोच्च अदालत बाइन्डिङ हुन्छ वा हुँदैन, अथवा त्योभन्दा मुनिको निकायलाई त्यसले चाहिँ गभर्न गर्छ कि गर्दैन, अथवा सुप्रिम कोर्टलाई मात्र त्यो अधिकार हुने हो कि के हो, यसको बारेमा चाहिँ म प्रश्न हुन चाहे। अनि नजिरको सिद्धान्तको बारेमा त एपेक्स कोर्टको डिसिजन नै नजिर हो, त्योभन्दा अरू नजिर हुने कुरा भएन। प्रोभिन्सियल कोर्टले गरेका विषयहरू पनि यसले यसो गरेको रहेछ भने अर्को कोर्ट, त्यो सरहको कोर्टका निम्ति चाहिँ त्यो रेफरेन्स हुने भयो, त्यो बाइन्डिङ नजिरै नहुने भयो। अब प्रोभिन्सियल कोर्टले गरेको कुरा सुप्रिम कोर्टका निम्ति त बाइन्डिङ हुने कुरा भएन। यसमा अलिकति कन्फ्युजन भयो, इन्डियन मोडलमा गयो भने इन्डियाको हाइकोर्टले गरेको डिसिजन चाहिँ नजिर हुन्छ। के चाहिँ हो भने नजिर प्रेसिडेन्टको कुरो गर्नु हो भने कोर्ट अफ रेकर्ड भनौँ न, कोर्ट अफ रेकर्ड कसलाई मान्ने, सुप्रिम कोर्टलाई मात्र मान्ने कि प्रोभिन्सियल कोर्टहरूको हेडलाई पनि मान्ने, त्यसो त जम्मा दुईवटा कुरा हो, एउटा कन्टेम्प्टमा कारवाही गर्न पाउने अधिकार भएको र एउटा त्यसको गरेको निर्णय अरूले मान्न बाध्य हुने, यो दुईवटा प्रिन्सिपल भए चाहिँ कोर्ट अफ रेकर्ड हुन्छ। एउटा कुरा के भन्दाखेरि हामी अघि नै प्रदेशिक कुरा गरिरहेको थियौँ, सकेसम्म प्रदेशमै त्यसलाई रोकौँ, धेरै केसेसहरूलाई प्रदेशकै कोर्टले रोकौँ भनेर भनिरहेको थियौँ। मैले एउटा चिन्ता व्यक्त गर्नु के खोजेको भन्दा, जस्तै युएसमा हेर्दाखेरि डिफ्रेन्ट डिफ्रेन्ट स्टेटमा डिफ्रेन्ट डिफ्रेन्ट लजहरू हुन्छ, कतै म्यारिजुनालाई लिगल भनेको होला, कति म्यारिजुनालाई इलिगल भनेको होला, त्यसले एउटा कस्तो किसिमको एउटा प्रोभाबिलिटी क्रिएट गर्न सक्छ भन्दा, यो स्टेटमा गएर चाहिँ यो क्राइम गर्न चाहिँ यसलाई क्राइम भनिँदैन रहेछ भनेपछि त्यहाँ गएर क्राइम गरौँ, यो स्टेटमा चाहिँ मिल्दैन यहाँनिर चाहिँ नगरौँ भनेपछि क्राइमको रेटलाई चाहिँ बढाउन सक्ने प्रोभाबिलिटीहरू पनि स्टेट स्टेट बिचको लजहरू डिफ्रेन्स हुँदा हुने भयो भने यो कुरालाई चाहिँ कसरी हामी मिनिमाइज गर्न सक्छौँ। अमेरिकाको कुरा गर्दाखेरि त त्यहाँको त डिफ्रेन्ट छ त्यहाँको सिस्टम, एउटा सिटीले त्यो नगरको चिफले अध्यादेश जारी गर्न पनि सक्छ, कहीँ स्टेटले चाहिँ त्यहाँको आइजिपी नियुक्त गर्छ, अनि कहीँ चाहिँ फेरि स्टेट म्यानेजरले त्यो स्टेटको चिफलाई चाहिँ गभर्न पनि गर्छ। त्यसो भएको त्यहाँका त फरक फरक चाहिँ चिजहरू छन्, तर हाम्रो सन्दर्भमा गर्नुपर्ने कुरा के हो भने हाम्रो चाहिँ कन्स्टिट्युसन, फेडरल कन्स्टिट्युसन हुन्छ, त्यो कन्स्टिट्युसनको मातहतमा सबै प्रोभिन्सहरू बस्छन्, त सबै प्रदेशहरूले कानुन बनाउँछन् त्यही संविधानको मातहतमा बसेर। र अर्को पनि के भनिएको छ भने यो स्केलिटन लेजिस्लेसन चाहिँ सङ्घीय संसदले दिन्छ, त्यसका मातहतमा बसेर प्रदेशहरूले कानुन बनाउँछन् र ती प्रदेशहरूको स्पेसिफिक त्यहाँको चाहिँ केही नेचरको त्यस्तो कुरा छ भने माथिल्लो चाहिँ सङ्घीय कानुन र सङ्घीय संविधानसँग कन्ट्राडिक्ट नहुने गरी उनीहरूले त्यो बनाउन सक्छन् भन्नेसम्म अहिलेसम्मको चाहिँ हाम्रो अन्डरस्ट्यान्डिङ। मैले यहाँनिर छोडेँ, अब यो कतिपय कुरा अब बहस हुँदै जान्छ, चल्ने जाला। म अन्तिम ठाउँमा आएँ, न्यायाधीश नियुक्तिको सवाल, न्यायाधीश नियुक्तिको सवालमा कुराकानी गर्दाखेरिमा मैले खिमलालजीलाई सोध्नु मन लागेको चाहिँ पहिला सुरुको छलफल मलाई याद छ, त्यो न्यायाधीश नियुक्तिको सवालमा तपाईँहरू केही अलिकति तपाईँहरूको मत फरक थियो, मलाई पुरानो फर्किनु पर्दैन छैन। पछिल्लो समयमा आइपुग्दाखेरि न्यायाधीश नियुक्तिका सवालमा न्यायाधीश को प्रति जवाबदेही हुने भन्ने सवालमा भइसकेको सहमति के हो? न्यायाधीश चाहिँ दुईटा एङ्गलहरू छन्, जनताप्रति उत्तरदायी हुनुपर्छ या संविधान र कानुनप्रति उत्तरदायी हुनुपर्छ भन्ने दुईटा खालका बहस आउने गर्छन्। तर ती जुडिसियरी अथवा जुडिसियरी र न्यायाधीशहरू पनि कहीँ न कहीँ जनताप्रति र जनताका प्रतिनिधिहरूप्रति उत्तरदायी हुनुपर्छ भन्ने एउटा आम सहमति भएको र त्यही कारणले सुनवाईको व्यवस्था पनि राखिएको हो। त्यसकारण नियुक्ति नै गर्ने प्रक्रियाका निम्ति पनि संसारमा चलेका चलन छन्, नियुक्ति नै गर्ने कुराका निम्ति पनि पार्लियामेन्ट्री एउटा कमिटी छ, त्यसले किन नगर्ने भन्ने बहस हामी कहाँ पनि चल्यो। पछि हामी चाहिँ सहमतिमा हामी कहाँ पुग्यौँ भने एउटा न्याय सेवा आयोग हुन्छ, त्यो न्याय सेवा आयोगमा सबैका प्रतिनिधि हुन्छन्, त्यहाँ पार्लियामेन्टको प्रतिनिधि पनि हुन्छ, एक्जिक्युटिभको प्रतिनिधि पनि हुन्छ, जुडिसियरीको प्रतिनिधि पनि हुन्छ। कत्रो हुन्छ त्यो? ती सबै हामीले अहिले 11 जनाको बनाएका छौँ त्यो सबैको प्रतिनिधित्व त्यहाँ हुन्छ र त्यसले चाहिँ नियुक्त गर्छ भन्ने कुरामा पुगेका हौँ। र यो पुग्दै गर्दाखेरि हामी इन्डियाको केही लेटेस्ट डेभलपमेन्टलाई पनि हामीले हेरेका थियौँ। इन्डियाको लेटेस्ट डेभलपमेन्ट हेर्दाखेरि त त्यो न्याय परिषद भन्ने चिज चाहिँ अब काम गर्दैन, त्यस कारण यो न्याय परिषदको ठाउँमा न्याय सेवा आयोग राख्नुपर्छ। त्यो आयोग राख्दाखेरि सिटिङ जजहरू रहनु हुँदैन, रिटायर जजको चाहिँ नि अध्यक्षतामा यस्तै सबैको प्रतिनिधित्व हुने खालको, सबै अङ्गको प्रतिनिधित्व हुने खालको कमिटी आयोग बन्नुपर्छ र पर्मानेन्ट बन्नुपर्छ, फुल टाइम बन्नुपर्छ भन्ने उनीहरूले पनि त्यो चाहिँ लेटेस्ट डेभलप गरे। हामी पनि त्यसैबाट चाहिँ होइन त्यसो गर्दाखेरि हुन्छ भन्ने ढङ्गमा पुग्यो भने तपाईँहरू त्यसमा खुसी भइसक्नु भयो नि होइन? अब त्यो कुरो मिलिसक्यो, त्यसमा त हाम्रो सहमति भएको छ। राय सहमति गरेर अहिले अहिले न्याय परिषद जुन छ र भोलि न्याय सेवा आयोग जुन छ, त्यो न्याय परिषद र न्याय सेवा आयोगको प्रिन्सिपल र व्यवहारिक हिसाबले फरक यसमा चाहिँ के छ भन्छ भने न्याय परिषद अहिलेको ढाँचाकैमा लगभग चाहिँ सहमतिमा पुगेको छ, हेर्नुहोस् अहिले अहिले पुगे अन्तिममा जाँदाखेरि चाहिँ, तर त्यो पनि फेरि के भइदियो भने त्यो पनि टुङ्गो लागेन, त्यो कुरा टुङ्गो लागेन। उहाँले भने जस्तो तिन तिनजना लेजिस्लेचरको तर्फबाट अनि त्यसपछि यता जुडिसियरीबाट हामी छलफल भएको थियो, तर त्यो पनि टुङ्गो भएन। तर जे भने योभन्दा पनि महत्त्वपूर्ण कुरा एउटा अर्को छ, त्यो के भन्नुहुन्छ भने सङ्घीय न्यायाधीशहरूको नियुक्ति र प्रादेशिक न्यायाधीशहरूको नियुक्ति एउटै निकायबाट गर्ने कि जे बनाए पनि आयोग बनाए पनि यो न्याय परिषद बनाए पनि अथवा चाहिँ जसले जे नियुक्ति गरे पनि गर्ने कि त्यो चाहिँ अलग अलग गर्ने भन्ने कुरामा पनि अलिकति विवाद बाँकी छ। एउटा जो अलिक बढ्ता चाहिँ के चाहिँ संहितात्मक पक्षको चाहिँ दलिलहरू आइरहेका छन् त्यसमा चाहिँ के भनाइ छ भन्दाखेरि होइन प्रदेशलाई प्रदेशकै छुट्टै उन बनाउनु दिनुपर्छ भनिन्छ, तर त्यसो गर्दा समस्या कहाँनिर आउने भयो भने त्यो प्रदेशभित्रबाट चाहिँ भएका नियुक्तिहरूका न्यायाधीशहरूका नियुक्तिहरू चाहिँ यो एउटै निकायबाट नियुक्ति नहुँदाखेरि ट्रान्सफरका प्रब्लमहरू आए, जस्तो जुन प्रदेशको नियुक्ति भएको छ त्यो अर्को प्रदेशले त स्वीकार नगर्ने भयो, त्यसले गर्दाखेरि मुलुकभरि घुम्न सक्ने पनि उनीहरूको एकदमै खेल्ने काम गर्ने ठाउँ चाहिँ कम भएको हुनाले गर्दाखेरि यो चाहिँ अलिकति एकीकृत भएन कि त्यो अरू कर्मचारीको हकमा चाहिँ त प्रष्ट छ, पब्लिक सर्भिस कमिसन लोकल हुन्छ अथवा प्रादेशिक हुन्छ त्यसले नियुक्ति गर्छ त्यो भित्र कर्मचारीहरू चाहिँ, न्यायाधीशको सम्बन्धमा चाहिँ के गर्ने भन्ने कुरा चाहिँ अझै टुङ्गो नभएको विषय हो। अहिले अदालतको मात्रै प्रसङ्ग आएको हुनाले म यसमा दाइको कुरालाई सम्मान गर्दै के भन्छु भने उहाँले भनेको कुरो सही कुरा हो, सबै कुरो डकुमेन्ट हुन्छ, फाइल हुन्छ, हामीले हेर्न सक्छौँ। गल्ती गरेको मान्छेलाई चाहे त्यो कर्मचारी होस् चाहे त्यो न्यायाधीश होस् ठाठाडै समाउन सकिन्छ, तर समाइएन अहिलेको समस्या, अहिलेको संयन्त्रले काम गरेन, अहिलेको संयन्त्रले चाहे न्याय परिषद भनौँ चाहे न्याय सेवा आयोग चाहे प्रशासन प्रमुख चाहे प्रधान न्यायाधीश, प्रधान न्यायाधीशले चाहँदा त हुँदो रहेछ नि त, भइरहेछ नि, कहिलेकाहीँ त राम्रै काम पनि भएको सुनिन्छ नि, तर प्रधान न्यायाधीशले गर्न सकेनन् गरेनन्। समस्या अर्को के छ अहिलेको सिस्टममा भन्यो भने प्रधान न्यायाधीशले चाहेर काम गर्न सके प्रधान न्यायाधीशले कसले समाउने, त्यो पनि यता संसद चुप लगाएर बस्थ्यो, संसदको त प्रक्रिया अर्को त्यो भारी लफडाको विषय छ। त्यस कारणले प्रधान न्यायाधीश र न्यायाधीशहरूलाई समाउने त्यो राजनीति होइन है, फेरि मेरो बुझाइमा राजनीति जनताप्रति उत्तरदायी भनेको संविधान र कानुनप्रति नै हो, संविधान र कानुन जनता हो, मेरो विचारले राजनीति नमिसाइकन प्रधान न्यायाधीश र न्यायाधीशलाई जिम्मेवार बनाउनु पर्छ र त्यसको लागि चाहिँ जुन संयन्त्र हामीले बनाउने हो त्यसलाई चाहिँ इफेक्टिभ। दुईवटा कुरा मैले थप्न खोजेको, एउटा कुरा प्रधान न्यायाधीशको नियुक्ति सबै राजनीतिक मान्छेहरूको ठाउँबाट हुन्छ, यो बिर्सनहुन्न, संवैधानिक परिषद भनेको त्यो चाहिँ सबै राजनीतिक मान्छेहरूबाट हुन्छ, त्यसबाट अछुत हुँदैन। एक दोस्रो चाहिँ यो कोर्ट भनेको होला त्यो त्यो प्रति मेरो सम्मान छ, तर सबभन्दा कन्जर्भेटिभ सबभन्दा स्टाटसको मेन्टेन गर्ने संरचनाको रूपमा संसारकै कोर्ट आउँछ, त्यसो भएको हुनाले अरू ठाउँ बरु सिंहदरबार बरु तुरुन्त चेन्ज हुन सक्ला, तर त्यो कोर्ट चाहिँ नि त्यो सिंहदरबार तुरुन्त चेन्ज हुँदा पनि त्यो असाध्यै कन्जर्भेटिभ भएको हुनाले त्यहाँभित्र त चेन्जको पत्तै पाउन सकिँदैन, त्यो चाहिँ कठिन छ। त्यसो भएको हुनाले जतिसुकै लेखे पनि जतिसुकै उ गरे पनि त्यसलाई चाहिँ व्यवहारमा रूपान्तरण गर्ने कुरा चाहिँ त्यही इन्स्टिट्युसनले इन्टरनलाइज नगर्दासम्म सम्भव छैन, बाहिरबाट गर्ने प्रयत्न अरूभन्दा बढी गर्नुपर्छ। एउटा अनुभव के देखिन्छ है, मेरो अनुभव मैले देखेको हुनाले भन्दैछु म, है अलिक ट्रेडिसनल खालको प्रवृत्ति छ भन्नु हो त्यो, र अदालतमा न्यायाधीश वा कर्मचारी जो पनि बाहिरबाट गएकोहरूको चाहिँ तुलनात्मक रूपमा राम्रो काम देखिन्छ, बाहिरबाट गएकाहरू जो चाहिँ जो कर्मचारी हुँदै सामान्य कर्मचारी पनि सामान्य लेभलबाट हुँदै हुँदै माथि गएको र वर्षौँ अदालतमा बिताएको भन्दा बाहिरबाट गएका चाहे तपाईँ सर्वोच्चमा सिधै बाहिरबाट पठाउनुहोस् वकिल या डाक्टर साहब जस्ता मान्छेहरूलाई बाहिरबाट सिधै अलि माथिल्लो तहमा पठाउनुहोस् त्यस्ता मान्छेहरूको पर्फर्मेन्स राम्रो देखिन्छ त्यो सायद त्यहाँभित्रको जुन संस्कार छ हुर्किरहेको चेन्ज हुन नसकेको संस्कार त्यो चाहिँ उहाँहरूमा नभएर होला क्या रामकृष्णजी तपाईँ त अदालतभित्र न्यायाधीशसँग पनि सबै कुरा गरे अहिले हामी जुन कुरा गरिरहेको छौँ न्यायालयभित्र भ्रष्टाचार छ त्यसलाई चाहिँ अन्त्य गर्नुपर्छ भनेर अहिले सधैँ आइरहन्छ होइन यो पनि आइरहन्छ बोल्न नपाइने भनेर बहस पनि चल्छ कति पत्रकारहरू अहिले पनि अदालतमा मुद्दा खेपिरहेछन् न्यायालयका बारेमा चाहिँ बोलिस् भनेर न्यायालयभित्र भ्रष्टाचार त हामीले भन्नुपर्छ तपाईँले देख्नुभयो होला बुझ्नुभयो दुईवटा कुरो भन्छु पहिला एउटा त मैले जजको एकाउन्टेबिलिटी कता भन्ने थियो नि त्यो पहिला भनेर अनि यो कुरा भन्छु म जजको एकाउन्टेबिलिटी अहिले खिमरालजीले भन्नुभयो इन्टरनेसनल दुईवटा ट्रेन्ड छन् भनेर मलाई लाग्छ हामीले जुन ट्रेन्डमा छौँ आजमा हाम्रो मुलुक त्यो चाहिँ संविधान कानुन र न्यायको मान्य सिद्धान्तप्रति डाइरेक्ट एकाउन्टेबिलिटी थ्रु द्याट पिपलप्रति इन्डाइरेक्ट एकाउन्टेबिलिटी हो अहिलेसम्मको हामीले चाहिँ नि आइडियल मानेका कन्ट्रिजहरूको चाहिँ नि सिद्धान्त त्यो हो त्यस कारण हामीले पनि त्यही गर्नुपर्छ जस्तो लाग्छ तर विगत केही वर्षदेखिबाट यो अन्तरिम संविधान आएपछि सर्वोच्च अदालतले वार्षिक प्रतिवेदन राष्ट्रपति कहाँ बुझाउने र त्यो वार्षिक प्रतिवेदन संसदमा जाने चलन भएको हुनाले यसले पिपलप्रतिको एकाउन्टेबिलिटी पनि अहिले देखिएको छ योभन्दा पहिला 47 सालको संविधानमा सर्वोच्च अदालतले वार्षिक प्रतिवेदन प्रकाशित मात्र गर्थ्यो कसै कहाँ पेस गर्दैनथ्यो त्यो बाहेक जहाँसम्म जुडिसियल करप्सनको कुरा छ म राजसमजीसँग एकदम सहमत छु के कुरा सहमत छु भने जुडिसियरी पनि आउट अफ द क्वेसन छैन यही समाजभित्रको एउटा पार्टको रूपमा छ सिंहदरबार नजुद्रेसम्म सर्वोच्च अदालत र मातहतको अदालतहरूलाई पनि त्यसले प्रभाव पार्छ तर एउटा के रहेछ भने करप्सन चेक गर्ने एउटा सिस्टम पनि हो जुडिसियरीको अहिले उहाँले ब्युटी भन्नुभयो जुडिसियरीको बाध्यता पनि ब्युटी पनि त्यो के हो भने दे हेभ टु एक्ट ओपनली इन राइटिङ विथ रिजन त्यो भएको हुनाले गल्ती नै गर्ने मनसाय राख्ने मान्छेले नि गल्ती गर्दा तिन पटक सोच्नुपर्ने सिचुएसन भएको हुनाले होइन त्यो भएको हुनाले यसमा त्यो भएको हो तर जहाँसम्म सिस्टमलाई हामीले करेक्ट गऱ्यौँ भने हुनसक्छ त्यो बाहेक हामीले अलिकति बारलाई रिफर्म गर्नुपर्ने पनि सिचुएसन छ बारको स्ट्यान्डर्डमा बिचौलियाहरूको चलखेलको कारणले जुडिसियरी बेजित भएको पनि छ र अलिकति जुडिसियरका ब्लेम आउने मुख्य कुरो पुराना कानुनबाट नयाँ किसिमको न्याय दिनुपर्ने सिचुएसन छ यो सिभिल कोड पेनल कोड अहिले ड्राफ्टिङ सिचुएसनमा छन् यिनीहरू आउनुपर्ने जरुरी छ अहिले हामी के छ भने जङ्गबहादुरका पालाको लिगेसी बोक्दै बोक्दै बोक्दै आएको मुलुकबाट नै शासित छौँ र न्यायाधीशहरू त्यसैको व्याख्या गर्ने हो त्यसैले नयाँ लको पनि खाँचो छ हस् धेरै धन्यवाद तपाईँले समय दिनुभयो धेरै कुरा अझै बहसमा छन् हामीले चाहेको भनेको राम्रो संविधान राम्रो व्यवस्था र जनतासँग सजिलैसँग राज्य पुग्ने व्यवस्थाको बारे हामीले कुराकानी गरिरहेको सम्भवतः न्याय प्रणाली पनि त्यही ढङ्गले अगाडि बढ्छ भन्ने हामीले आशा गरेका छौँ हामीले कार्यक्रम संहिता सङ्गालोमा संहितामा गइसकेपछि न्यायपालिका कस्तो हुन सक्छ र न्यायिक संरचनाले कसरी छिटो र सहज रूपले न्याय दिलाउने भन्ने विषयमा छलफल गरिएको अंश सुन्यौं। छलफलमा सहभागी हुनुहुन्थ्यो एनेकपा माओवादीका नेता खिमलाल देवकोटा, राजनीतिक विश्लेषक एवं अधिवक्ता राधेश्याम अधिकारी, सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार रामकृष्ण तिमिल सेना, पत्रकार बालकृष्ण बस्नेत, त्यस्तै कानूनका विद्यार्थीहरू राजकुमार उप्रेती र दिलन श्रेष्ठ। छलफललाई सहजीकरण गर्नुभएको थियो राजन पराजुलीले, उहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ। अब कार्यक्रमबारे प्रतिक्रिया सुन्ने बेला भएको छ। प्रतिक्रिया सुनाउँदै हुनुहुन्छ सहकर्मी प्रियङ्का बुढाथोकी। कार्यक्रम संघीयता सङ्गालोको फेसबुक पेजमा क्षितिज बान्तवा राईले आफ्नो शंका यसरी व्यक्त गर्नु भएको छ। संघीय नेपालमा जानु अघि पनि त देशका सबैजनालाई समान शिक्षा दिने भन्ने नीति थियो नि। स्वास्थ्य सेवा प्रत्येक जनतासम्म पुर्याउने त अहिलेकै सरकारको प्राथमिकतामा पनि पर्छ होला। भोलि संघीय नेपालमा फेरि अहिलेकै जस्तो व्यतिथि हुँदैन भन्ने के छ र? हाम्रो टोल फ्री नम्बरमा दाङबाट एसपी समर्पणले भन्नुहुन्छ, संघीयताको उत्तम विकल्प भनेको भौगोलिक आधार हो। संघीयता जातीयताको आधारमा हुनु हुँदैन, भौगोलिक आधारमा हुनुपर्छ। भोलिका दिनमा संघीयतालाई जातीय आधारमा अगाडि बढाइयो भने भोलि जाति बिचमा जन्म हुन्छ। जस्तो चौधरी जातिले अन्य जातिलाई हेप्ने शोषण गर्ने जसको बाहुल्यता हुन्छ जुन ठाउँमा त्यस ठाउँमा न्यून जनसङ्ख्या भएको जुन जनसङ्ख्या हुन्छ जुन जाति हुन्छ त्यसलाई पीडित गराउने यसरी संघीयता लाई जाति आधारमा गराइयो भने यो मिटिन्छ। भोलि भौगोलिक आधारमा गराइयो भने खण्ड खण्ड हुन्छ, त्यसको विकास पनि हुन्छ। त्यस्तै कास्कीबाट प्रेरणा आचार्य संघीयताका सबै फाइदाहरू सबैजनासम्म पुर्याउन नसकिएको बताउनुहुन्छ। संघीयतामा जानुभन्दा पहिले संघीयता भनेको के हो, संघीयता हामीलाई किन आवश्यक छ, संघीयता भयो भने के हुने र यो नभयो भने के हुने, यो सबै मानिसहरूले बुझ्न सकेका छैनन्। त्यसैले यो संघीयताको फाइदा, संघीयता भएपछि हामीलाई के फाइदा हुन्छ त, हामीलाई प्रशासनिक रूपमा, आर्थिक रूपमा, विशेष गरेर हामीले केन्द्रसम्म धाइरहनु पर्दैन। हाम्रा विभिन्न समस्याहरू संघीयतामा गइसकेपछि आफ्नै प्रदेशमा सम्पन्न हुन सक्छन्। तर यस्ता कुराहरू नबुझेर अथवा यस संघीयताको विरोध गर्नेहरूले गलत धारणा पनि व्यक्त गरिदिन्छन्, त्यही भएर आम मानिसमा यसको गलत म्यासेज जान सक्छ। त्यसैले सबैभन्दा पहिले संघीयता भनेको के, यसका फाइदाहरू के त, यो सम्पूर्ण नेपालीहरूमा बुझ्न जरुरी छ र संघीयतामा जानुपर्दा सम्पूर्ण कसैलाई पनि नछुट्याएर सबैको समावेश हुने गरेर संघीयतालाई बनाउनु राम्रो होला। धन्यवाद। विचार र प्रतिक्रिया पठाउने सबैलाई धेरै धेरै धन्यवाद। अन्चना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संघीयता संगालो देशभरका 50 भन्दा बढी स्थानीय रेडियो स्टेशनबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रतिक्रिया हामीलाई पठाउनुहोला। पैसा नलाग्ने हाम्रो फोन नम्बर 1660013456607। संघीयता संगालो सर्च गरेर आफ्ना कुराहरू त्यहाँ पोस्ट गर्न सकिन्छ। मोबाइल प्रयोग गर्नेहरूले मेसेज बक्समा संघीयता संगालोको छोटो रूप SS टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेखी हाम्रो नम्बर 5500 SMS गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको अन्तिममा आइपुग्यौँ। हामीले कार्यक्रम संघीयता संगालोमा संघीयतामा गइसकेपछि न्यायपालिका कस्तो हुन्छ र न्यायिक संरचनाले कसरी छिटो र सहज रूपले न्याय दिलाउँछ भन्ने अन्तर्क्रियाको अंश सुन्यौँ। प्रसारित सामग्रीहरूको पूर्ण अंश हाम्रो वेबसाइट www.afn.org.mp सुन्न सकिन्छ। त्यहाँ तपाईँ ती सामग्रीहरूका बारेमा आफ्ना प्रतिक्रिया दिन पनि सक्नुहुन्छ। भोलि बिहान 8:10 शान्ति प्रक्रियाको कुरा गर्न कार्यक्रम नेपाल चौधरीका साथ फेरि आउनेछौँ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादन टोलीका राजन पराजुली, प्रियङ्का बुढाथोकी, प्रविधिज्ञ अर्जुन राउत, म गणेश आचार्य र म कल्पना भट्टलाई बिदा दिनुहोस्। नमस्कार। बजारको रूपमा विकास हुँदै गइरहेको बकुल्लहरमा अत्याधुनिक तथा सर्व सुविधा सम्पन्न केयन प्लाजा फेन्सी बुटी कस्मेटिक सु हाउस पूजा सामग्री होटल ब्युटी पार्लर इलेक्ट्रोनिक्स टेलरिङ साइकल स्टोर्स ड्राई क्लिनर सहित अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ। अब केही सतहहरू खाली भएकाले तुरन्त सम्पर्क गरी व्यवसाय सुरु गर्नु हुन जानकारी गराइन्छ। सुरक्षाको राम्रो प्रबन्ध, पर्याप्त पार्किङ, 10 फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केएन प्लाजा, रत्नगर 8 बकुलहर, प्रोप्राइटर राज श्रेष्ठ। मोबाइल नम्बर 98450 80572 र 98450 49200।